भयो अर्को साल जाली, यसपाली नि यस्तै भयो अर्को साल जाली, घरै बस मेरी प्यारी मिठो चोखो खाले, नजाउ न तिहारी मलाई छोडी माइत, नजाउ न तिहारी मलाई छोडी माइत, नजाउ न तिहारी मलाई छोडी माइत, यो तिजलाई माइत। पल्टनबाट छुट्टी मिलाई बल्ल घर आछु, तिमी माइत जाने भन्दा मनि निराश भाछु, नजाऊ न तिहारी मलाई छोडी माइत, नजाऊ न तिहारी मलाई छोडी माइत, नजाऊ न तिहारी मलाई छोडी माइत, यो तिजलाई माइत। छोरी भने स्कुल जाली छोरो सम्झिरोला, नजाऊ न तिहारी मलाई छोडी माइत, नजाऊ न तिहारी मलाई छोडी माइत, नजाऊ न तिहारी मलाई छोडी माइत, यो तिजलाई माइत। छैन बाल बच्चा सिहार्ने, मलाई पनि फुर्सद छैन बाल बच्चा सिहार्ने, कोठा बारी गाई बस्तु घसपात कसले गर्ने, नजाऊ न तिहारी मलाई छोडी माइत, नजाऊ न तिहारी मलाई छोडी माइत, नजाऊ न तिहारी मलाई छोडी माइत, यो चिजलाई माइत। बुढा बुढी घरमै बसी गरौ न रमाइलो, नजाऊ न तिहारी मलाई छोडी माइत, नजाऊ न तिहारी मलाई छोडी माइत, नजाऊ न तिहारी मलाई छोडी माइत, यो चिजलाई माइत। Like that।